रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंक को माथि मोबाइल 9845146174। चितवन निकुञ्जभित्रका हात्तीसारहरूमा साङ्लोमुक्त हात्तीसार बनाउने अभियान शुरू। मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण भ्यागुतो नेपालबाट लोप हुने अवस्थामा स्थानीय निकायको चुनावले संविधान निर्माणमा कुनै असर नगर्ने उप प्रधानमन्त्री सिंहको भनाई। माघको पहिलो सातमै संविधान जारी हुने कंग्रेस महामन्त्री सिटोलाको विश्वास। परिवर्तनको शक्तिलाई पाखा लगाएर अगाडि बढ़न खोजे देश द्वन्द्वमा जाने नेकपा माओवादीका अध्यक्ष वैद्यको चेतावनी। पार्टी खुम्सिए पनि एजेण्डाहरूले नहारेको ए माओवादी नेता सापकोटाको दावी। कुनै पनि उम्मेद्वारले बहुमत ल्याउन नसकेपछि अफगानिस्तानमा पुनः राष्ट्रपतिको चुनाव हुने। भारतीय योग गुरू रामदेवलाई चुनावी सभा तथा योग शिविर गर्न प्रतिबन्ध। र आईपीएल क्रिकेटको आजको पहिलो खेलमा दिल्ली विरूद्ध मुम्बई ब्याटिङमा आजै हैदराबादले चेन्नईको सामना गर्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। चितवन राष्ट्रिय निकुञ्जभित्रका हात्तीसारहरूमा आसबाट साङ्लोमुक्त हात्तीसार बनाउने अभियान शुरू भएको छ। आसब बागमरा पोस्टबाट कृष्ण प्रसाद नामको हात्तीलाई साङ्लोमुक्त गरिएको हो। एलिफन्ट एण्ड इन्टरनेशनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन जिल्लामा हात्तीलाई साङ्लोमुक्त बनाउने अभियान थालेको हो। निकुञ्जले दृष्टमा शान्तसम्ममा 13 हात्तीसारमा 33 हात्तीलाई साङ्लोमुक्त बनाउन लागिएको जनाएको छ। हात्तीलाई सुरक्षित र मानवीय व्यवहारमा घुलमिल गराउन यसले सहयोग गर्दछ। हात्तीलाई साङ्लोमा बाँधेर राख्ने चलन रहेको छ। यसले गर्दा हात्तीलाई मानसिक रूपमा असर पर्ने गरेको विज्ञहरूको भनाइ छ। अहिले भने निकुञ्जले एलिफन्ट एन इन्टरनेशनलको आर्थिक सहयोगमा 21 वर्ग मिटर क्षेत्रफलमा विद्युतीय तारबार गरी हात्तीलाई खुला रूपमा छोडिएको छ। सो तार सोलरबाट चार्ज हुन्छ। यसै वर्षको पुष मसान्तसम्ममा साङ्लोमुक्त हतियार बनाउने चितवन यसै वर्षको पुष मसान्तसम्ममा साङ्लो मुक्त हात्तीसार बनाउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकृत कमलसंघ कुवरले बताउनुभयो। एलिफन्ट एण्ड इन्टरनेशनलका निर्देशक क्यारोल वोग्लीले अभियानको उद्घाटन गर्नुभएको हो। सो अभियानका लागि 1 करोड़ रूपियाँ खर्च लाग्ने चितवन राष्ट्रिय निकुञ्जले बताएको छ। मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण उभयचर अन्तर्गतको भ्यागुतो नेपालबाट लोप हुने अवस्थामा रहेको छ। विभिन्न क्षेत्रमा भ्यागुतोको महत्व रहे तापनि मानवीय क्रियाकलाप र पछिल्लो समय देखिँदै गएको जलवायु परिवर्तनका कारण भ्यागुतो संकटापन अवस्थामा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अत्याधिक शिकार, व्यापक कीटनाशक औषधिको प्रयोग, जलवायु परिवर्तन, वन विनाश, जल प्रदूषण लगायतका कारण भ्याकुतो लोप हुने अवस्थामा रहेको विगत 4 वर्षदेखि उभयचर जीवको अनुसन्धान गर्दै आउनुभएका अनुसन्धानकर्ता विराज श्रेष्ठले बताउनुभयो। विशेष गरी खाद्य बालीमा प्रयोग गर्ने रासायनिक औषधिका कारण नेपालमा भ्यागुतोको अवस्था लोप हुन लागेको श्रेष्ठको भनाइ छ। नेपालमा प्रतिबन्धित एट्राजिन रसायनका कारण भ्यागुतोमा लैंगिक परिवर्तनमा नकारात्मक प्रभाव पार्दछ। एट्राजिन अन्तर्गत रसायनजिन सोलारो स्ट्राइक र सुरेजिन पर्दछन्। यस्ता औषधिको प्रयोग बाली नालीमा अत्याधिक हुने गरेका छन्। धानको बालीमा लाग्ने धेरै हानिकारक किराहरू खाएर किसानलाई सहयोग पुगे पनि त्यस्ता किसिमका औषधि प्रयोगले गर्दा ब्यागुदलाई असर गर्ने हुँदा जनचेतना अभिवृद्धि गर्नुपर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताउनुभयो। यसैगरी सिमसार सुक्दै जानु, तीव्र गतिमा वन विनाश हुनु, शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग हुँदा पनि ब्यागुदो लोप हुने अवस्थामा पुगेको ब्यागुदो दिवसका अवसरमा आज रत्नगरमा भएको कार्यक्रममा श्रेष्ठले जानकारी दिनुभयो। ब्यागुतोलाई पर्यावरणीय भूमिका, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अंग, कृषकहरूको मित्र, पारस्परिक औषधिको रूपमा लिइन्छ। त्यस्तै मेडिकल अनुसन्धानमा ब्यागुतोलाई अत्याधिक प्रयोग गरेको पाइन्छ भने लामो कडेरी जाँदा ब्यागुतोको विवाह गरिदिएमा पानी पर्छ भन्ने जनमानसमा विश्वास पनि छ। नेपालमा पाउने ब्यागुतोको संख्या मध्ये 11 प्रजाति रैथाने छन् भने 4 प्रजातिका ब्यागुतो भने संकटापन्न अवस्थामा रहेका छन्। कीटनाशक औषधिमा कम निर्भरता, पाहा जातिको ब्यागुतोको शिकारमा नियन्त्रण, शैक्षिक अनुसन्धानमा अवैध प्रयोग नियन्त्रण, स्थानीय खानाको प्रोत्साहन, जनचेतनामा अभिवृद्धि गर्न सके यसको संरक्षण हुने अनुसन्धानकर्ताहरू बताउँछन्। पशुपालन तथा कृषि क्षेत्रका नयाँ अनुसन्धान स्थानीय वातावरण अनुकूल हुन नसकेको यस क्षेत्रका विज्ञले बताएका छन्। नेपालमा यस सम्बन्धी अनुसन्धान रहिथाने बाली वस्तु तथा जनावरका आतंकमा नभएर विदेशीको नकल मात्र हुने गरेको जनावरवेद डाक्टर मुकेश सालिसले बताउनुभयो। 2030 सालसम्ममा नेपालमा धान 24 लाख मेट्रिक टन उत्पादन हुन्थ्यो र नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो, तर अहिले विभिन्न अन्न जातको धानको विकास भए पनि भारतबाट आयात गर्नुपर्ने अवस्था छ। त्यस्तै अनुसन्धान र विकासमा धेरै समय खर्च गरे पनि लिमे, पार्किट, भैँसी, गुलु गाई, भेडा, च्याङ्ग्रा जस्ता देशका मौलिक विशेषता भएका जनावरबाट कुनै फाइदा लिन नसकेको चालिसले बताउनुभयो। शहरी विकास, वैज्ञानिक अनुसन्धान र व्यवसायीकरण नेपालको माटो सुहाउँदो नहुँदा समस्या परेको उहाँले बताउनुभयो। रैथाने जात, रैथाने बिउ र रैथाने जनावरलाई मात्र अनुसन्धान गर्नुपर्ने डाक्टर चालिसको सुझाव छ। रैथाने जातको विकास नहुँदा पहिले क्षेत्रबाट प्रख्यात पाएका ठाउँ ओझेलमा परेका छन्। यसले निम्ताएको समस्या समाधानका लागि अनुसन्धान स्थानीयमा केन्द्रित गर्नुपर्नेमा डाक्टर चालिसले जोड़ दिनुभयो। अव्यवस्थित तवरले विद्युत कटौती गर्दा कल कारखाना सञ्चालन गर्न कठिनाई भएको भन्दै उद्योग वाणिज्य संघ रत्नगरले नेपाल विद्युत प्राधिकरण रत्नगर वितरण केन्द्र टाँडीमा ज्ञापन पत्र बुझाएका छन्। लोडसेडिङ तालिका अनुसार विद्युत कटौती गरी उद्योग कल कारखाना सहज रूपले सञ्चालन गर्न वातावरण सृजना गरिदिन माग गर्दै संघले प्राधिकरणमा आज ज्ञापन पत्र बुझाएको हो। संघले पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रसारण भइरहेको विद्युत लोडसेडिङ तालिका समयअनुसार नियमित नभएको र सो क्षेत्रमा उद्योग कल कारखाना सञ्चालनका लागि भोल्टेज कम भएको कारण विद्युत तालिका अनुसार प्रदान गर्न माग गरेको छ। संघका अध्यक्ष ज्ञानबहादुर विश्वालको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण टाँडी शाखा कार्यालयमा का प्रमुख राम दुलार यादवसँग भेटघाट गरी यस क्षेत्रको समस्याको बारेमा छलफल समेत गरेको छ। विद्युत लोडसेडिङ तालिका अनुसार विद्युत भोल्टेज अपर्याप्त भएको कारण उद्योग कल कारखाना सञ्चालन गर्न निकै कठिनाई भई उद्योग व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकेको र तत्काल भोल्टेज पर्याप्त प्रदान गर्न अनुरोध गरिएको संघका अध्यक्ष विश्वराले जानकारी दिनुभयो। क्रसर औद्योग हटाउन दिइएको निर्देशनमा सरकारले तत्काल पुनर्विचार नगरे चितवनर मकानपुरका क्रसर सञ्चालकहरूले सड़क प्रदर्शन गर्ने तयारी गरेका छन्। क्रसर औद्योग महासंघका केन्द्रीय सदस्य एवं स्वस्ति क्रसर औद्योग मकानपुर मनहरीका सञ्चालन सरोज कुमारले निर्णय पुनर्विचार नगरे यही वैशाख 16 गतेदेखि सड़क प्रदर्शन गर्ने बताउनुभयो। क्रसर व्यवसायीहरूले निर्णय पुनर्विचार गर्न माग गर्दै गत 12 गते शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। व्यवसायीहरूले 16 गतेदेखि अनिश्चितकालीन आधारभूत निर्माण सामग्रीहरू ढुङ्गा, गिट्टी, बालुवा, ग्रेभेल उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गरेर आफूहरूसँग भएका उपकरण डोजर, डोजर एक्सकाभेटर, सिपर लगायतका साधनहरू सड़कमा ल्याई प्रदर्शन गर्ने कार्यक्रम तय गरेको केन्द्रीय सदस्य कुमारले जानकारी दिनुभयो। आफूहरूको माग सम्बोधनमा कुनै सुनवाई नभए आन्दोलनका थप कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयो। मापदण्ड विपरीत सञ्चालित कर्सर उद्योग हटाउ

चीन सरकारको अनुदान सहयोगमा एउटा जहाज नेपाल आइपुगेको छ। MA-60 विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमले जनाएको छ। निगमका प्रवक्ता रामहरि शर्माका अनुसार 56 सिट क्षमताको विमान आन्तरिक उडानमा परेको हुनेछ। वैशाख 17 गतेदेखि व्यावसायिक उडान शुरू गर्ने विमानले सुरमा, धनगढ़ी, भैरहवा, विराटनगर र झापाको भद्रपुरमा उडान भर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो। यसबीच जेठ 16 गते एउटा सानो जहाज, असो 14 गते यो जस्तै चीनबाट अनुदान सहयोगको अर्को जहाज र कार्तिक 13 गते 17 सिट क्षमताका 3 जहाज नेपाल आइपुग्ने निगमले जनाएको छ। आन्तरिक उडानतर्फ एउटा जहाजमा मात्र खुम्चिन पुगेको निगमलाई 28 वर्षपछि नयाँ विमान उपलब्ध भएको हो। निगमले हाल 11 ठाउँमा आन्तरिक उडान भर्दै आएको छ। कास्कीको सिल्दा चुरेर नामार्चन गाविसमा निर्माणाधीन माथिल्लो मादी खोला छल विद्युत आयोजनामा गएको पहिरोले सुरुङ मार्गको स्टेक छेकिदिँदा सुरुङभित्र हराएका 2 मस्तुर मृत अवस्थामा भेटिएका छन्। मृतकमा उदयपुर चौदण्डीका अर्चन तामाङ र नजैन बहादुर तामाङ रहेका छन्। उनीहरूलाई पहिरोले पुरेको थियो। आयोजनाका सुपरभाइजर गंगादत्त सापकोटका अनुसार आज दिउँसो सभा 12 बजेर 2:30 बजे दुवैको शव भेटिएको हो। यसअघि शनिबार मात्रै पहिरोमा परेका एक्सकाभेटर चालक तनहो दिलेगौड़ाका सुजना गुरूङ पनि मृत भेटिनु भएको छ। गत शुक्रबार दिउँसो माथिबाट आएको पहिरोले सुरुङ अवरूद्ध हुँदा 16 मस्तुर सुरुङ भित्रै फँसेकोमा 13 जनाको शनिबार बिहान 15 घण्टापछि सकुशल उद्धार गरिएको थियो। सर्लाहीको लालबन्दी 5 प्रहरीले लागु औषध कारोबारमा संलग्न 2 पक्राउ गरेको छ। गस्तीमा रहेको प्रहरीले लागु औषध सहित दाङ लालमरिया जातका 23 वर्षीय आवेश पौडेल र सिराहा बडरमाल 2 बन्दीपुरका 23 वर्षका शंकर सुनवारलाई पक्राउ गरेको हो। काठमाडौँ नयाँ बानेश्वर बस्दै आएका 2 जनालाई पूर्व पश्चिम राजमार्गमा गाडी चढ्न सड़कमा उभिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु प्रसाद सोतीले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं प्रमुख 3 दलका कारण समयमै संविधान बन्न नसक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाईप्रति तपाईँ के भन्नुहुन्छ? यी दलहरूको गतिविधिले त्यस्तै देखाउँछ। 20 समय बाँकी छ श्री आरोपको राजनीति। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यी दलहरूको गतिविधिले त्यस्तै देखाउँछ भन्नेमा 33%, 20 समय बाँकी छ भन्नेमा 42%, श्री आरोपको राजनीति भन्नेमा 25%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, सत्ता पक्षले देशलाई पुरानी र मनोमानी ढंगले अघि बढ़ाउन खोजेको भन्ने मोहन वैद्यको आरोपप्रति तपाईँको प्रतिक्रिया के छ? ए सही कुरा, बी त्यस्तो लाग्दैन, सी विवास्तवमा पर्दाको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी 1 स्पेस D POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा वीरग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन अभिषेक काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0556-63063, मोबाइल नम्बर 98550-61743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ। त्यस्तै भोलि बिहान दिउँसो घाम लाग्ने सम्भावना र बेलुका बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। अफगानिस्तानमा गत मार्चमा भएको राष्ट्रपति निर्वाचनमा कुनै उम्मेद्वारले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि फेरि मतदान हुने भएको छ। अफगानिस्तानमा राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि उम्मेद्वारले 50% मत ल्याउनु पर्ने हुन्छ, अन्यथा दोस्रो चरणको मतदान हुने संवैधानिक प्रावधान रहेको छ। चुनावी प्रतिस्पर्धामा रहेका उम्मेद्वार मध्ये सबैभन्दा बढी पूर्व विदेश मन्त्री अब्दुल्लाह अब्दुल्लाले 44.9% मत पाएको तथा उनका निकटतम प्रतिस्पर्धी पूर्व अर्थमन्त्री अशरफ घानीले 31.5% मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। अब मे 28 हुने दोस्रो चरणको मतदानमा यी दुई उम्मेद्वार बीच प्रतिस्पर्धा हुनेछ। भारतीय योग गुरु रामदेवलाई लखनऊ प्रशासनले चुनावी सभा तथा योग शिविर गर्न प्रतिबन्ध लगाएको छ। कंग्रेस नेता राहुल गान्धीलाई लक्षित गरिदिएको वक्तव्यका कारण विवादमा तानिएका भारतीय जनता पार्टी समर्थित योग गुरु रामदेवलाई आगामी मे 16 तारीकसम्म सभा र योग शिविर गर्न प्रशासनले प्रतिबन्ध लगाएको हो। गत शुक्रबार योग गुरु रामदेवले राहुल गान्धी दलितको घरमा गएर हनीमुन र पिकनिक मनाउने बताउनु भएको थियो। गुरु रामदेवको अभिव्यक्तिले दलित समुदायको अपमान भएको भन्दै उहाँ विरूद्ध प्रहरीमा दुईवटा उजुरे समेत परेको छ। उहाँको यो अभिव्यक्तिलाई कंग्रेसले तीव्र आलोचना गरेको छ भने भाजपाका केही नेताले यसको बचाव गरेका छन्। गुरु रामदेवले पनि आफ्नो अभिव्यक्तिलाई गलत ढंगले व्याख्या गरिएको भन्दै दलित समुदाय र राहुल गान्धीलाई अपमान गर्ने आफ्नो उद्देश्य नभएको बताउनु भएको छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले मुम्बई इण्डियन्सले दिल्ली विरूद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको मुम्बईले ताजा अवस्थामा 13.5 ओभर खेल्दै 5 विकेटको नोक्सानीमा 63 रन जोडेको छ। निकै खराब प्रदर्शन मुम्बईले शुरूआतदेखि नै निकै खराब प्रदर्शन गरिरहेको छ। अहिले किरण पलाड 9 रन बनाएर क्रिजमा छन् भने माइक हसी मात्र 10 रन बनाएर केही बेर अघि मात्र पेभलियन फर्किएका छन्। प्रतियोगितामा 4 खेल खेलेको दिल्ली 3 हार र 1 जित निकाल्दै अङ्क तालिकाको अन्तिमबाट दोस्रो स्थानमा छ भने 3 खेलमा हार बेहोरेको मुम्बई अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ। आजै हुने दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सको बेलुका 8 बजेपछि सामना गर्नेछ। चेन्नईले खेलेको 4 खेलमा 3 जित र 1 हार बेहोर्दै प्रतियोगितामा 6 अङ्कका साथ दोस्रो स्थानमा छ भने 3 खेल खेलेको हैदराबाद 1 जित र 2 हार खाँदै 2 अङ्कका साथ अङ्क तालिकामा 6 स्थानमा रहेको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चितवन निकुञ्जभित्रका हात्तीसारहरूमा साङ्लो मुक्त हात्तीसार बनाउने अभियान शुरू। मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण भ्याकुतो नेपालबाट लोप हुने अवस्थामा। स्थानीय निकायको चुनावले संविधान निर्माणमा कुनै असर नगर्ने उप प्रधानमन्त्री सिंहको भनाई। माघको पहिलो सातामै संविधान जारी हुने कंग्रेस महामन्त्री सिटौलाको विश्वास। परिवर्तनको शक्तिलाई पाखा लगाएर के बन्न खोजे देश द्वन्द्वमा साने नेकपा माओवादी अध्यक्ष वैद्यको चेतावनी। पार्टी खुम्चिए पनि एजेण्डाहरूले नहारेको यी माओवादी नेता सापकोटाको दावी। कुनै पनि उम्मेद्वारले बहुमत ल्याउन नसकिएपछि अफगानिस्तानमा पुनः राष्ट्रपतिको निर्वाचन हुने। भारतीय एक गुरु रामदेवलाई चुनावी सभा तथा योग शिविर गर्न प्रतिबन्ध। र आईपीएल क्रिकेटको आजको पहिलो खेलमा दिल्ली विरूद्ध मुम्बई ब्याटिङमा आजै हैदराबादले चेन्नईको सामना गर्ने। अवस्थ साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556362090। रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।